फूल देउरालीमा साथै राख्यो जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ दुईटा फुल देउरालीमा को तरेलीमा शीतको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ पात हम की पिपलको बिसाउनी मा जिन्दगीको पसेना लत्रे काती परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ दुईटा फुल देउरालीमा राति फुल्ने फुला टिपे सिउरी दिए जस्तो लाग्छ कुनै रात बसे कोट्यो बासमा ओत मुनि आकाशको छाया मुनि रात मुनि बसेको त्यो बासमा बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ दुईटा फुल देउरालीमा